ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra ra tu jo dinu mehndi ma khilu हाथ सारा अरे सही दिन ओडी सारे प्रबल खरा आरा रा रा रा रा आरा रा रा रा रा आरा रा रा रा रा आरा रा रा रा रा आरा रा रा रा रा आरा रा रा रा रा आरा रा रा रा रा रा आरा रा तू जो दिनु दिनु अतर छिंचिलु तो देह सारा देह सारा देह सारा अरे सही दिनु ओडी सारे प्रबल खरा आरा रा रा रा रा आरा रा रा रा रा आरा रा रा रा तू जो दिनु महकी बाजिलु तो कहा सारा कहा सारा कहा सारा अरे सही दिनु ओडी सारे प्रबल खरा आरा रा रा रा रा आरा रा रा रा रा तू रुसी जाऊ चु काली की मानी जीबू।